बरुमा गमाया चाहे जति दिन छु न भन बाचा कसम अब फिर तलिन छु सदिना म जोड़न मुठु न पार न मैले माया गर जति दिन छु आकाशका जुन तारा झार्छु म भन्दिन आकाशका जुन तारा झार्छु म भन्दिन तिम्रो लागि कसैलाई मर्छु म बरुमा गमाया चाहे जति दिन छु वैभवको जिन्दगानी दिन्छु म भन्दिन वैभवको जिन्दगानी दिन्छु म भन्दिन तिम्रो लागि बसन्त यो किन्छु म भन्दिन सदिना मज